कस्तो माया लायो हजुर, कस्तो माया लायो हजुर, कस्तो माया लायो हजुर, कस्तो माया लायो हजुर। आँसु मात्रै पायो हजुरा, चोट मात्रै खायो हजुरा, कस्तो माया लायो हजुरा, कस्तो माया लायो हजुरा। आकाशमा चम्केका तारा, मायाको आकाशमा चम्केका तारा, उल्का पनि झर्दै गए, उल्का पनि झर्दै गए। कस्तो माया एक्लै रुँदा